ألم تر أن الله يسبح له من في السماوات والأرض والطير صافات كل قد علم صلاته وتسبيحه والله عليم بما يفعلون شاتوها ندتو بيشك الله تعالى لائي تسبيح فرنتيون ويشيون جيكي آسمانا هاي زمين ميان هاي پكي پنجا پر کھولن تھا ہر مخلوق جی دعا ऐं तस्बीह खे बेशक उहो पाण ॼाणे थो ऐं अल्ला ताला उन्हनि जे अमलनि खे ॼाणदड़ आहे وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَإِلَى اللَّهِ الْمَصِيرُ ऐं अल्ला ताला लाइ आसमाननि ऐं ज़मीनुनि जी बादशाही आहे ऐं अल्लाह ॾांहुं موٹن آئے ألم تر أن الله يزجي سحابا ثم يؤلف بينه ثم يجعله ركاما فترى الودق يخرج من خلاله وينزل من السماء من جبال فيها من برد فيصيب به من يشاء ويصرفه عن من يشاء يكاد سنا برقه يذهب بالأبصار شا توان نلتو بشك الله تعالى ککرن کے جدا جدا کرے ہلائے تھو ان کا پوئے ان کے پان میں ملائے تھو ان کا پوئے ان کے ایک بے متھا کرے تھو پوئے توان دسو تھا उन्हनि जे विच मां मींहुं निकिरे थो ऐं आसमान मां जबलनि ते मींहुं नाज़िल करे थो उन ई में बर्फ़ आहे पोइ उहा जंहिंखे चाहे पहुचाए थो ऐं जंहिंखे चाहे नथो पहुचाए विज एतिरी वेझी लॻे थी जो उहा नज़रुनि खे ख़तमु करे सघे थी اللہ تعالی رات کے ऐं ॾींहं खे तब्दील करे थो बेशक इन ई में अकुल मंदन लाइ इबरत आहे والله خلق كل دابة من ماء فمنهم من يمشي على بطنه ومنهم من يمشي على رجلين ومنهم من يمشي على أربع يخلق الله ما يشاء إن الله على كل شيء قدير اي الله تعالى زمين تي هلندڙ हर जानवर खे पाणी मां पैदा कयो पोइ उन्हनि मां कुझु जानवर अहिड़ा आहिनि जेके पेट भर हलनि था ऐं उन्हनि मां कुझु जानवर अहिड़ा आहिनि जेके ॿिनि पेरनि ते हलनि था ऐं उन्हनि मां कुझु जानवर अहिड़ा आहिनि जेके चइनि पेरनि ते हलनि था अल्लाह ताला जेको चाहे सो पैदा करे थो बेशक अल्लाह ताला हर शइ ते क़ादिर आहे لقد انزلنا ايات مبينات والله يهدي من يشاء الى صراط مستقيم بيشڪ اسان صاف صاف آيتون نازل ڪيون آهن ۽ الله تعالى جنهن کي چاهي سنه رستي تي هلائي ٿو ويقولون آمنا بالله وبالرسول واطعنا ثم يتولى فريق منهم من بعد ذلك وَمَا أُولَئِكَ بِالْمُؤْمِنِينَ ऐं इहे चवनि था असां अलाह ताला ऐं अलाह जे रसूल ते ईमान आंदो ऐं असां फरमाबरदारी कई हुन खां पोइ उन्हनि मां हिकु फिरको हुन ॻाल्हि सां फिरी वञे थो ऐं उहे मोमिन न आहिनि وَإِذَا دُعُوا إِلَى اللَّهِ وَرَسُولِهِ لِيَحْكُمَ بَيْنَهُمْ إِذَا فَرِيقٌ مِّنْهُمْ مُعْرِضُونَ ऐं जंहिं वक़्तु उन्हनि खे अलाह ताला अलाह जे रसूल लाइ सॾियो वञे थो इन ई लाइ उन जे विच में फ़ैसिलो कयो वञे उन वक़्तु उन्हनि मां हिकु फिरको इनकार करे थो ऐं जेकॾहिं संदन हक़ आहे त रसूल अरबी ॾांहुं तकिड़ा अचनि था أَفِي قُلُوبِهِم مَّرَضٌ أَمِ ارْتَابُوا أَمْ يَخَافُونَ أَن يَحِيفَ اللَّهُ عَلَيْهِمْ وَرَسُولُهُ بَلْ أُولَٰئِكَ هُمُ الظَّالِمُونَ چا انن جي دلن ۾ مرض آهي يا انن جي دلن ۾ شڪ آهي يا انن کي خوف آهي ته الله تعالى ۽ الله جو رسول انن تي ظلم ڪندا بلڪ इहे ई ज़ालिम आहे। इन्नमा कान क़ौलुल मुमिनीन इज़ा दुउ इलल्लाहि व रसूलिही लियहकुम बैनहुम अन यक़ूलू समिअना व अतअना व उलाइका हुमुल मुफ्लिहून। मोमिनन जे लायक ही ॻाल्हि आहे त जॾहिं उन्हनि खे अल्लाह ताला ऐं अल्लाह जे रसूल ॾांहुं सॾियो वञे, उन लाइ त उन जे विच में फ़ैसिलो थिए, इहे मोमिन चवनि त असां ॿुधो ऐं असां हुकुम मञूं, ऐं इहे ई कामयाबु आहिनि। ऐं जेको माण्हू अल्लाह ताला ऐं अल्लाह जे रसूल जी ताबेदारी करे थो ऐं अल्लाह खां डिॼे थो ऐं परहेज़गारी करे थो, पोइ इहे ई कामयाब आहिनि। ऐं उहे अल्लाह ताला जा पका कसम खणनि था, जेकॾहिं तव्हां उन्हनि खे हुकुम करियो, इहे ज़रूरु जिहाद लाइ निकिरंदा। रसूल अरबी, तव्हां फरमायो त कसम न खणो, तव्हांजी फरमाबरदारी हक़ीक़त मालूम आहे, बेशक अल्लाह ताला तव्हांजे अमलनि खां ख़बरदार आहे। قل اطيعوا الله واطيعوا الرسول فان تولوا فانما عليه ما حمل وعليكم ما حملتم وان تطيعوه تهتدوا وما على الرسول الا البلاغ المبين। رسول عربي تمام ان کي فرمايو الله ۽ الله جي رسول جي اطاعت ڪريو، پوء جيڪڏهن هي انڪار ڪن पोइ रसूल अरबी जे मथां तबलीग आहे ऐं तव्हांजे मथां रसूल अरबी जी इताअत आहे। ऐं जेकॾहिं तव्हां रसूल अरबी जी फरमाबरदारी कंदा, हिदायत वारा थींदा, ऐं रसूल अरबी ते त फ़क़ति साफ़ तबलीग आहे। وَعَمِلُوا الصَّالِحَاتِ لَيَسْتَخْلِفَنَّهُمْ فِي الْأَرْضِ كَمَا اسْتَخْلَفَ الَّذِينَ مِنْ قَبْلِهِمْ وَلَيُمَكِّنَنَّ لَهُمْ دِينَهُمُ الَّذِي ارْتَضَى لَهُمْ وَلَيُبَدِّلَنَّهُمْ مِنْ بَعْدِ خَوْفِهِمْ أَمْنًا يَعْبُدُونَنِي لَا يُشْرِكُونَ بِي شَيْئًا وَمَنْ كَفَرَ بَعْدَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْفَاسِقُونَ। ऐं तव्हां मां जिन माण्हुनि ईमान आंदो ऐं सोणा अमल कया ऐं अल्लाह ताला जो उन्हनि सां वाइदो आहे, उन्हनि खे ज़रूरु ज़मीन में हुकुमरानी अता कंदो, जीअं की इन्हनि खां अॻ में माण्हुनि खे हुकुमरानी अता कयाई, ऐं जंहिं दीन इस्लाम खे अल्लाह उन्हनि लाइ पसंदि कयो आहे उनखे ज़रूरु मज़बूत कंदो ऐं उन्हनि जे ख़ौफ़ खे अमुन सां तब्दील कंदो। इहे मुंहिंजी इबादत कंदा ऐं मूंसां कंहिं शइ खे शरीक न कंदा। ऐं उनखां पोइ जेके माण्हू कुफर कंदा उहे ई गुनहगार आहिनि। ऐं तव्हां निमाज़ पढ़ो ऐं ज़कात ॾियो ऐं रसूल अरबी जी इताअत करियो त यकीन तव्हां ते रहम कयो वेंदो। لا تحسبن الذين كفروا معجزين في الارض ومأواهم النار ولبئس المصير। तव्हां ईअं न भायो जिन माण्हू कुफर कयो आहे उहे असांखे ज़मीन में मजबूर कंदड़ आहिनि ऐं उन्हनि जी जाइ जहन्नम आहे ऐं इहा मोटण जी तमामु ख़राब जाइ आहे। يا ايها الذين امنوا ليستاذنكم الذين ملكت ايمانكم والذين لم يبلغوا الحلم منكم ثلاث مرات من قبل صلاه الفجر وحين تضعون ثيابكم من الظهيره ومن بعد صلاه العشاء ثلاث عورات لكم ليس عليكم ولا عليهم جناح بعدهن طوافون عليكم بعضكم على بعض كذلك يبين الله لكم الآيات والله عليم حكيم। اے مومنو تواں کان تواں جا بانا اجازت وٹھن اوے تواں جي گھرن ۾ اچن ۽ اوے چوکرا جيڪي اڃا جوان نٿيا آهن اوے تواں کان टे दफ़ा अचण जी इजाज़त वठनि। फजर जी निमाज़ खां अॻु में ऐं ॿिनि पैरनि जे वक़्तु जॾहिं तव्हां कपिड़ा लाहे आराम करियो था ऐं ईशा निमाज़ खां पोइ इहे टई वक़्त तव्हांजे परदे जा आहिनि। इन्हनि टिनि वक़्तनि खां सवाइ उन्हनि जे अचण में न तव्हां ते को गुनाह आहे न उन्हनि ते। इहे बाना ऐं छोकिरा तव्हांजे चौगिर्द फिरंदड़ आहिनि। अहिड़ी तरह अलाह ताला तव्हां लाइ आयतूं बयानु करे थो ऐं अलाह ताला ॼाणंदड़ हिकमत वारो आहे। كذلك يبين الله لكم آياته والله عليم حكيم ۽ جڏهن تمام ڇوڪرا جوان ٿين ته پوءِ انهن کي گھرجي اچن لاءِ اجازت گھرن جيئن ته انهن کان اڳين ماڻهن اجازت طلب ڪئي اهڙي طرح الله تعالی توهان لاءِ پنهنجون آيتون بيان فرمائي ٿو ۽ الله تعالی ڄاڻندڙ حڪمت وارو آهي والقواعد من النساء اللاتي لا يرجون نکاحا فليس عليهن جناح ان يضعن ثيابهن غير متبرجات بزينة وان يستعففن خير لهن والله سميع عليم اوے عمر رسید عورتوں جکے نکاح جو ارادو نچوں رکھن وہ ہرگز انہن تے وہ گناہ نہ ہے جو وہ پنجا کچھ کپڑا یعنی چادروں وغیرہ لاہے رکھن جکے کھین زینت جو ارادو نہ ہے ہیں یہ نہ کرن سندن لائے بہتر آہے ہیں اللہ تعالیٰ بدندر جاندر آہے لیس علی الاعمى حرج ولا علی الاعرج حرج ولا علی المریض حرج ولا علی انفسکم ولا على انفسكم ان تاكلوا من بيوتكم او بيوت ابائكم او بيوت امهاتكم او بيوت اخوانكم او بيوت اخواتكم او بيوت اعمامكم او بيوت عماتكم او بيوت اخوالكم او بيوت خالاتكم او ما ملكتم مفاتحه او صديقكم ليس عليكم جناح ان تاكلوا جميعا او اشتاتا فاذا دخلتم بيوتا فسلموا على انفسكم تحيه من عند الله مباركه طيبه كذلك يبين الله لكم الايات لعلكم تعقلون نابين ماڻهو تي ڪا بندش ناهي ۽ منڊي ماڻهو تي ڪا بندش ناهي ۽ مريض ماڻهو تي ڪا بندش ناهي جو اهي هيٺن گھرن مان کائين ۽ نه توهان تي ڪا بندش آهي جو توهان پنهنجي گھرن مان ڪا شيء کڻي کائو يا پنهنجي پي ڏاڏي جي گھرن مان يا پنهنجي ماءُ ڏاڏي جي گھرن مان या पंहिंजे भाउरनि जे घरनि मां या पंहिंजे भेणुनि जे घरनि मां या पंहिंजे चाचनि जे घरनि मां या पंहिंजे पुफियुनि जे घरनि मां या पंहिंजे मामनि जे घरनि मां या पंहिंजे मासियुनि जे घरनि मां या जिन माण्हुनि जूं चाबियूं तव्हां वटि आहिनि या तव्हांजे पकनि दोस्तनि जे घरनि मां मतिलबु त इन्हनि घरनि मां खाई सघो था। तव्हां ते को गुनाह न आहे जो तव्हां गॾिजी खाओ या जुदा जुदा थी खाओ। पोइ जंहिं वक़्तु तव्हां घरनि में दाख़िल थियो पोइ तव्हां उन्हनि ते सलाम वरायो। इहा खीकार अलाह ताला वटि मुबारक ऐं पाक आहे। अहिड़ी तरह अलाह ताला तव्हां लाइ आयतूं बयानु करे थो त मन तव्हां सम्झो انما المؤمنون الذين امنوا بالله ورسوله واذا كانوا معه على امر جامع لم يذهبوا حتى يستاذنوه ان الذين يستاذنونك اولئك الذين يؤمنون بالله ورسوله فاذا استاذنوك لبعض شانهم فاذن لمن شئت منهم واستغفر لهم الله ان सचा मोमिन उहे आहिनि जेके अलाह ताला ऐं अलाह जे रसूल ते ईमान आणनि था ऐं जंहिं वक़्तु उहे रसूल अरबी सां कंहिं इजतमाही कम में आहिनि त उतां उहे रसूल अरबी जी इजाज़त खां सवाइ नथा मोटनि। बेशक जेके माण्हू तव्हां यानी रसूल अरबी खां इजाज़त वठनि था इहे उहे माण्हू आहिनि जेके अलाह ताला अलाह जे रसूल ते ईमान आणनि था। पोइ जॾहिं इहे तव्हां खां कंहिं कम जी इजाज़त तलब कनि पोइ तव्हां उन्हनि मां जंहिंखे चाहियो भले हुनखे इजाज़त ॾियो ऐं उन्हनि लाइ अलाह ताला खां बख़्शिश तलब करियो, बेशक अल्लाह ताला बख़्शींदड़ बाजारो आहे। الرسول بينكم كدعاء بعضكم بعضا قد يعلم الله الذين يتسللون منكم لوالا فليحذر الذين يخالفون عن أمره أن تصيبهم فتنة أو يصيبهم عذاب أليم تمام رسول عربي کے یہ نالے سا نہ سڈیو جی تمام پان میں ایک بے کے سڈیو تھا بیشک اللہ تعالی उन्हनि माण्हुनि खे ॼाणे थो जेके माठ माठ करे आड़ वठी निकिरी वञनि था, पोइ उन्हनि माण्हुनि खे ॾिजणु घुरिजे जेके संदसि हुकुम जी मुखालफ़त कनि था, जो उन्हनि खे का मुसीबत पहुचे या उन्हनि खे दर्दनाक अज़ाब पहुचे। हिन आयशे जो मुख़्तसर तफ़सीर हीअ आहे त तव्हां निहायत अदब ऐं इहतराम सां आहिस्ते आवाज़ सां या नबी अल्लाह या रसूल अल्लाह सां सॾु करियो। तफ़सीर नसफ़ी, तफ़सीर इब्न अब्बास, تفسیر جلالین، تفسیر جامع البیان ہیں، تفسیر روح البیان، انہاں تفسیر میں ان آیت جو ہی تفسیر بیان کیا ہوا ہے۔ الا ان للہ ما فی السماوات والارض قد يعلم ما انتم علیہ ويوم يرجعون الیہ فینبئهم بما عملوا والله بكل شيء علیم خبردار، بے شک اللہ تعالیٰ لائے وہ سب کچھ آہے جو کو آسمان ہیں زمین میں آہے، بے شک وہ جانے تھو جے گال سے اواں آہو قیامت دی تواں انڈا موٹایا ویندا، وہ تواں کے تواں جے عملن جی خبر دیندو، اللہ تعالیٰ ہر شے کے جاندڑ آہے۔